प्रजनन स्वास्थ्य र परिवार नियोजन सेवा बारे पनि जनचेतनामूलक कार्यक्रम हुने परिवार स्वास्थ्य महाशाखाले जनाएको छ। अभियानको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री अधिकारीले आमा सुरक्षाका क्षेत्रमा नेपालले धेरै राम्रो काम गरे पनि चुनौतीहरू बाँकी नै रहेकाले राम्रो प्रयास आवश्यक रहेकोमा जोड़ दिनुभयो। स्वास्थ्य सचिव प्रवीण मिश्रले मातृ शिशुको क्षेत्रमा प्रगति भए पनि कतिपय कुराहरू एकीकृत रूपमा लैजानु पनि आवश्यकता औलाउनुभयो। नेपाल पत्रकार महासंघलाई समावेशी बनाउन विधान संशोधन प्रस्तावमा सहमति जुटेको छ। पत्रकारसँग सम्बन्धित झण्डै एक दर्जन संघ संगठनको सहमति भएपछि अब महासंघको समावेशी विधान समावेशी बने निश्चित भएको हो। पत्रकार महासंघका कोषाध्यक्ष शीतल शाहका अनुसार एकजना समावेशी उपाध्यक्ष थपिएको छ। महिला र समावेशी र एसोसिएट गरी सचिव तीनजना थपिएको छ। खुला सदस्य संख्या 7 बनाइएको छ। त्यसमा एकजना अपाङ्गता भएका पत्रकारबाट र एकजना अल्पसंख्यक समुदायबाट राखिएको छ। अहिलेको विधानमा खुला सदस्य थिएन, एक महिला सहित 3 सदस्य लेखा समितिको व्यवस्था गरिएको छ। केन्द्रीय सभासद छनौट अवधिदेखि 10 साधारण सदस्य बराबर एकजना कायम गरिएको छ। अहिले 7 बराबर एकजना थियो। केन्द्रीय सभासद संख्या बढ़ी भएपछि महाधिवेशनमा आर्थिक भार बढ़ेको भन्दै सभासद संख्या घटाइएको केन्द्रीय सदस्य बालकृष्ण बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार हाल कायम 1500 सभासदबाट घटेर 1000 बनाउँदा 40% खर्च बस्नेछ। बस्नेतले विधान संशोधन प्रस्तावलाई वैशाख 20 गतेदेखि हुने 24 महाधिवेशनमा पेश गर्ने जानकारी दिनुभयो। सहमतिमा प्रेस चौतारी नेपाल, प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, मधेसी पत्रकार संघ, आदिवासी जनजाति पत्रकार महासंघ, जागरण मीडिया सेन्टर, मधेस मीडिया हाउस, संचारिका समूह र क्रियाशील पत्रकार महिला समूहले हस्ताक्षर गरेका छन्। नदी तथा खोलामा पानीको बहाव नबढ़ेकाले तत्काल लोड सेडिङ नकट्ने भएको छ। अघिल्ला वर्षको तुलनामा यस वर्ष नदी वा खोलामा पानीको बहाव नबढ़ेको नेपाल विद्युत प्राधिकरणको भारत प्रेषण केन्द्रका प्रमुख भुवन कुमार छेत्रीले जानकारी दिनुभयो। आउँदो जेठको पहिलो हप्तादेखि भने लोड सेडिङ घट्ने उहाँले बताउनुभयो। अघिल्लो वर्ष यो समयमा खोला र नदीमा पानीको बहाव बढ़ेकाले कम लोड सेडिङ भए पनि यसपटक दैनिक 12 घण्टादेखि कम गर्न नसकिएको प्राधिकरणले जनाएको छ। हिम नदी र खोलाहरूमा अहिले सामान्य मात्रामा पानीको सतह बढ़े पनि धेरै बिजुली उत्पादनका लागि पर्याप्त छैनन्। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनकारी र अग्रगामी शक्तिहरूको मोर्चाबन्दी सशक्त बनाएर तोकेकी समयमा संघीय संविधान बन्ने बताउनु भएको छ। एकीकृत नेकपा माओवादी सिराहाको तेस्रो जिल्ला सम्मेलनको मिर्चैयामा आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले 12 बुधे समझदारी विस्तृत शान्ति सम्झौता सहित मुख्य दलहरूबीच भएको 4 बुधे सम्झौता अनुरूप संघीय संविधानका लागि परिवर्तनकारी र अग्रगामी एजेण्डा बोकेका शक्तिहरूबीच मोर्चाबन्दी हुने उल्लेख गर्नुभयो। मधेसी, महिला, आदिवासी, जनजाति, दलित पछाडि पारेकाहरूले अब संविधान सभा र सड़कबाट त्यसका लागि हस्तक्षेपकारी जरूरी छ। अध्यक्ष प्रचण्डले भन्नुभयो, वैचारिक राजनैतिक ध्रुवीकरणसँगै शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माणका लागि आगामी राष्ट्रिय सम्मेलनले महत्वपूर्ण नीति पारित गर्दैछ। पार्टीको हिटौडा महाधिवेशनले पारित गरेको राजनैतिक कार्यदिशा अनुरूप सांगठनिक संरचना बन्न नसकेकाले राष्ट्रिय सम्मेलनले संगठन सुदृढीकरण र परिचालन गरी परिवर्तनको आन्दोलनलाई अन्य परिवर्तनकामी शक्तिहरूको सहकारीमा निर्णायक बनाइने उल्लेख गर्नुभयो। उहाँले राष्ट्रिय सम्मेलनको प्रतिनिधि बन्न आफू पनि सिराहा जिल्लाबाट नै प्रतिनिधि बन्नुपर्ने भएकाले अत्याधिक मतले प्रतिनिधि छनौट गर्न आग्रह गर्नुभयो। खानेपाने, शिक्षा, स्वास्थ्य, ढल निकासको समस्या रहेको सिराहा जिल्लाबाट आफू निर्वाचित भएकाले जिल्लाको समग्र विकासको योजना बनाइसकेको जानकारी दिँदै त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा रकम छुट्याएर काम अघि बढाइने उल्लेख गर्नुभयो। उप प्रधान एवं गृहमन्त्री वामदेव गौतमले संविधान जारी गर्नु अघि स्थानीय निकायको चुनाव हुने दावी गर्नुभएको छ। उहाँले जनताको आवश्यकता नबुझ्दै माओवादीले स्थानीय निर्वाचनको विरोध गरेको आरोप लगाउनुभयो। गौतमले विपत्ता भएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन अनुसार बलात्कार लगायत जघन्य अपराधमा संलग्नलाई कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्घाखाँचीको जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै गौतमले पूर्व सहमति अनुसार नै संविधान निर्माणपछि राष्ट्रपति उपराष्ट्रपति र सभामुखको चुनाव हुने बताउनुभयो। उहाँले जनताको शान्ति सुरक्षाको ग्यारेन्टी गरिने र अपराध गुण्डागर्दी गर्नेमाथि कार्यवाही गर्ने प्रतिबद्धता जनाउनुभयो। संविधान सभा चुनावमा लोकशान्ति गणतन्त्र पक्षधर शक्तिको दुईत्याई बहुमत आएकाले एक वर्षभित्रमा संविधान जारी भएर छान्ने उहाँको दावी थियो। शहरी विकास मन्त्री डाक्टर नारायण खड्काले जनमत संग्रहमा गएर भए पनि आगामी माघ 8 गते भित्र संविधान जारी गर्ने बताउनु भएको छ। मन्त्री खड्काले संहिताका बारेमा संविधान सभामा दलहरूबीच सहमति हुन नसकेमा जनमत संग्रहमा जान सकिने बताउनु भएको हो। रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, संहिता 7 प्रदेशको हुने कि 11 प्रदेश, बहुपहिचान कि एकल पहिचान, मधेसमा एक प्रदेश कि बहुप्रदेश, यस बारेमा संविधान सभामा टुङ्गो लाग्न नसकेमा जनमत संग्रहमा जान सकिन्छ। हामी जनताको म्यान्डेट लिएर भए पनि माघ 8 संविधान जारी गरेर छाड्छौं। संविधानको प्रस्तावनामा ए माओवादीको जनयुद्ध शब्द, आफहरूको बहुलवाद शब्द राख्ने नराख्ने भन्ने विवाद चलिरहेको, मौलिक हकमा महिला हक र नागरिक ताको विषयमा बहस चलिरहेको र संवैधानिक अदालतको विषयमा सहमति हुन बाँकी रहेको बताउँदै मन्त्री खड्काले शासकीय स्वरूपका बारेमा यसबाहेक धेरै बुदामा दलहरूबीच सहमति भइसकेको बताउनुभयो। मन्त्री खड्काले नेकपा, एमाले र ए माओवादीले समयमै नाम सिफारिश नगरेकाले संविधान सभामा 26 मनोनयन हुन नसकेको बताउनुभयो। उहाँले अबको 10 दिनभित्रमा दलहरूबाट नाम आउने र 26 सभासद मनोनित हुने सम्भावना रहेको बताउनुभयो। नेपाली कंग्रेसका नेता अर्जुन नरसिंह केसीले कंग्रेस नेतृत्वको सरकार पार्टी भन्दा बाहिरबाट चलेको आरोप लगाउनु भएको छ। आफ्नै पार्टीका सभापति नेतृत्वको सरकार पार्टी भन्दा बाहिरबाट चलेको केसीको आरोप छ। नेपाल प्रेस युनियन सुनसरीको अधिवेशन उद्घाटनका लागि जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता केसीले सरकार एकलौटी रूपमा अघि बढ़ेको टिप्पणी गर्नुभयो। सरकारको नीति तथा कार्यक्रम संसद बाहिरबाट जारी गरेर सरकारले लोकतान्त्रिक चरित्र देखाएको बताउँदै नेता केसीले कंग्रेसबाट मन्त्री बनेकाहरू समेत बिना छलफल अघि बढ़ेको जिक्किर गर्नुभयो। कुनै पनि ठूला निर्णय गर्दा सरकारले पार्टीसँग कुनै सल्लाह नगर्ने प्रवृत्ति भएकाले यसले पार्टी र सरकार दुवैमा समस्या आएको बताउनुभयो। अर्को प्रसंगमा बोल्दै नेता केसीले न्यायिक अंगमा हुने नियुक्तिमा राजनैतिक भागभण्डा गर्दा न्यायालयमा दीर्घकालीन असर पर्ने उल्लेख गर्नुभयो। न्यायालयमा नियुक्ति गर्दा राजनैतिक भाग गरिन नहुने उहाँको सुझाव थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सभासद विक्रम पाण्डेले अब बने संविधान विदेशी हस्तक्षेप मुक्त हुने दावी गर्नुभएको छ। आफू राष्ट्रवादी सोचका साथ अघि बढ़ेको बताउँदै उहाँले राष्ट्रवादीहरूको संविधान निर्माणका लागि अन्तिम घड़ीसम्म आफू लड़िरहने बताउँदै अब बन्ने संविधान विदेशी हस्तक्षेप मुक्त बन्ने बताउनु भएको हो। आज अन्नपूर्ण उत्सवी पार्वतीपुर चितवनको स्वर्ण महोत्सव को एक कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले सो कुरा बताउनु भएको हो। त्यही कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले विद्यालय जस्तो पवित्र स्थलमा राजनीतिक गतिविधि पूर्ण रूपमा बन्द गर्नुपर्नेमा जोड़ समेत दिनुभयो। नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि अस्वस्थ हुनुभएको छ। ज्वरो आउने र बान्ता हुने समस्या देखिएपछि उहाँलाई गैराती शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरिएको हो। डाक्टरले स्वास्थ्य जाँच गरिरहेका र अवस्था सामान्य रहेको बताएका ओलीको सहयोगीले जानकारी दिनुभयो। 7 अघि भारतमा मृगौला प्रत्यारोपण गरेपछि ओली पटक पटक अस्वस्थ हुँदै आउनु भएको छ। पछिल्लो पटक लामो समय उपचार गराएर उहाँ दिल्लीबाट 2 अघि स्वदेश फर्कनु भएको थियो। डाक्टरहरूले आराम गर्न सल्लाह दिए पनि पार्टी महाधिवेशनका कारण ओली विभिन्न कार्यक्रममा सक्रिय हुँदै आउनु भएको छ। पूर्वी चितवनमा रहेको हंस मनोरञ्जन केन्द्रले रत्नगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ खैरनीका नवनिर्वाचित पदाधिकारीहरूलाई आज बधाई तथा स्वागत गरेको छ। स्वागत कार्यक्रममा बोल्दै दुवै संघका अध्यक्षहरूले पूर्वी चितवनको पर्यटन विकासको लागि व्यवसायीबीच एकता आवश्यक रहेको बताएका थिए। कार्यक्रममा रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञान बहादुर विश्रुवालले पर्यटन विकासको लागि सम्भावना बोकेका क्षेत्रको पहिचान गर्नुपर्ने र त्यसका लागि संघ तयार रहेको बताउनुभयो। उहाँले पूर्वी चितवनको विकासका लागि कृषि र पर्यटनको विकास गर्न जरूरी रहेको बताउनुभयो। उद्योग वाणिज्य संघ खैरानीका अध्यक्ष गुणराज श्रेष्ठले पेशागत सुरक्षाको लागि व्यवसायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा केन्द्रका प्रबन्ध निर्देशक गौरीश्वर सापकोटाले पूर्वी चितवनको पर्यटन विकासलाई टेवा पुर्याउन रत्नगरमा सुविधा सम्पन्न मनोरञ्जन केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो। कार्यक्रममा कुखुरा व्यवसाय मञ्च पूर्वी चितवनका अध्यक्ष रघुनाथ भट्ट, रत्नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, संघका वर्तमान महासचिव देवेन्द्र कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो। कार्यक्रम केन्द्रका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा भएको थियो। पूर्वी चितवनको पिठो आठ स्थित मिन्देश्वरी निम्न माध्यमिक विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीहरूलाई रोटरी क्लब अफ नानगढ़ले आज शैक्षिक सामग्रिक सहयोग गरेको छ। चेपाङ छात्रावासमा आवश्यक रूपमा अध्ययन गरिरहेका 27 जना चेपाङ विद्यार्थीहरूलाई क्लबले काफी कलम झोला पंखा गरी 25,000 रूपियाँ बराबरको शैक्षिक सामग्री वितरण गरेको हो। विद्यालयमा आयोजित एक कार्यक्रमका बीच क्लबका पदाधिकारीहरूले विद्यालयका प्रधानाध्यापक भीमप्रसाद खनाललाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्। रोटरी क्लब अफ नानगढ़का अध्यक्ष दिलीप पियाको अध्यक्षता तथा डीजी रविन्द्र कुमार पियाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा उत्तम लाल सुके इन्जिनियर भोसार कडेल, जीवन पिया ऋषि नेउपाने, मनु शर्मा, रोशन पिया, मन पिया, रीता कडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं जग्गादाता धनबहादुर वाइवा, विद्यालयका शिक्षक ईश्वर प्रसाद खनाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। सो अवसरमा बोल्दै क्लबका पदाधिकारीहरूले आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाएको विद्यालयका प्रधानाध्यापक खनालले जानकारी दिनुभयो। दाङमा कुलोमा डुबेर एक बालकको ज्यान गएको छ। सुनसरी जिल्ला अन्मुडा 7 घर भइहाल गुराई नगरपालिका 11 ट्राफिक चोकमा डेरागरी बस्ने धीरेन्द्र पण्डितका 1.5 वर्षका छोरा अभिषेक कुलोमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ। बालक खेल्ने क्रममा कुलोमा डुबेर बेहोस भएको र राप्ती पछितिरे अस्पताल गोराईमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उता काठमाडौँको कोटेश्वर स्थित कोटेश्वर तरकारी बजारमा आज बिहान भएको आगलागीमा करिब 85 लाखको क्षति भएको छ। बिहान करिब 4 बजेतिर विद्युत सर्ट भई आगलागी हुँदा निजी क्षेत्रबाट संचालित बजारमा 15 बिक्री कक्षमध्ये 11 वटामा राखिएका आलु, प्याज, लसुन, बन्दा, काउली लगायतका तरकारी जलेर नष्ट भएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हाम्रो प्रश्न थियो, सत्तापक्षले देशलाई पुरानै र मनमानी ढंगले अघि बढ़ाउन खोजेको भन्ने नेकपा माओवादी अध्यक्ष मोहन वैद्यको आरोपप्रति तपाईँको प्रतिक्रिया के छ? यसै कुरा बे त्यस्तो लाग्दैन, सिबी वास्तामा प्रदाको बोली, तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, यसै कुरा भन्नेमा 33% बे त्यस्तो लाग्दैन भन्नेमा 49%, सिबी वास्तामा प्रदाको बोली भन्नेमा 18%। मत व्यक्त गर्ने तपाई सम्पूर्णलाई हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, कंग्रेस नेतृत्वको सरकार पार्टी भन्दा बाहिरबाट चलेको भन्ने कंग्रेस नेता अर्चन नरसिंह केसीको आरोपप्रति तपाई के भन्नुहुन्छ? ए त्यस्तै लाग्छ, बी व्यर्थको आरोप, सी पार्टी नेतृत्वलाई चुनौती। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस डी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ हेटोडा बिरगंज सड़क खण्ड खुल्ला छ। त्यसैगरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ परासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0656-65-63-63, मोबाइल नम्बर 98-5-50-61-743। फिर फेरि एउटा राष्ट्रिय समाचार। नेपाल बार एसोसिएसनले न्यायाधीश नियुक्ति प्रक्रियामा गल्ती गरेको भन्दै प्रधान न्यायाधीश सहित न्याय परिषदका सबै सदस्यलाई संसदीय कक्ष घेरामा उभ्याउन आग्रह गरेको छ। सल्लाहकार समिति संघको परामर्शपछि आज बसेको बारको बैठकले न्यायाधीश नियुक्तिको सिफारिश गर्ने व्यक्ति समेत गलत भएको भन्दै संसदीय सुनवाई प्रक्रियामा न्याय परिषदका पदाधिकारीलाई समेत जवाफदेही बनाइयोस् भन्ने माग गरिएको छ। बैठकपछि बाका एक पदाधिकारीले भन्नुभयो जवाफदेही बनाइदियोस् भन्ने शब्द प्रयोग गरेका छौं, त्यो महाअभियोग पनि हुन सक्छ। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहानदेखि घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इजिप्टको एक अदालतले 683 जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। मृत्युदण्डको सजाय पाउनेमा मुस्लिम ब्रदरहुडका नेता मोहम्मद बदी समेत हुनुहुन्छ। सजाय पाउने सबै पूर्व राष्ट्रपति मोहम्मद मोर्सीका समर्थक हुन् भने उनीहरूमाथि गत वर्ष एक पुलिस स्टेशनमा हमला गरेको र एक प्रहरीको मृत्युमा जिम्मेवार रहेको आरोपमा दोषी ठहर गरिएको हो। यसका साथै अदालतले गत मार्चमा फाँसीको सजाय सुनाएका 529 जना मध्ये 492 जनाको सजाय आजीवन कारावासमा बदलेको छ। अदालतको मृत्युदण्डको फैसलाको संयुक्त राष्ट्रसंघ मानवाधिकार कर्मीले विरोध गरेका छन्। ह्युमन राइट वाचले अदालतले आरोपी पक्षका वकिललाई बस्कन नदिएको आरोप लगाएको छ। राष्ट्रसंघका मानवाधिकार उच्च अधिकारी नाभी पिल्लेका प्रवक्ताले सामूहिक मुद्दाका क्रममा प्रक्रियागत त्रुटि भएको भन्दै अदालतको यो फैसलाको आलोचना गर्नुभएको छ। एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामा आज फिलिपिन्स पुग्नु भएको छ। ओबामाको भ्रमणको क्रममा फिलिपिन्स र अमेरिका बीचको सैन्य सम्झौतामा हस्ताक्षर हुनेछ। लामो समयदेखि फिलिपिन्स र चीन बीच विवादमा रहेको साउथ चाइना सीको बारेमा अमेरिका र फिलिपिन्स बीच सैन्य सम्झौता हुन लागेको हो। फिलिपिन्ससँग हुन लागेको 10 वर्षे सैन्य सम्झौतामा फिलिपिन्सका सैन्य शिविरमा हुने अमेरिकी उपस्थिति, फिलिपिन्सका सेनालाई अमेरिकाले दिने प्रशिक्षण, तालिम, सैन्य सहयोग लगायतका विषयमा कुराकानी हुने बताइएको छ। खेल समाचार। मध्यमाञ्चलकी संगीता खड्काले 6 केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सेल प्रतियोगिताको एथलेटिक्स छात्रातर्फ 1500 मिटर दौड़मा आज विद्यालय स्तरीय नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा संगीताले निर्धारित दूरी 5:12 पूरा गर्दै 2046 सालमा मध्यमाञ्चलकी सुभाष सोना पन्तले बनाएको 5:13.2 कीर्तिमान तोड्नुभयो। सोही स्पर्धाको छात्रमा पूर्वाञ्चलका अर्कबहादुर लुहागुनले 16 हात पार्नुभयो। राष्ट्रिय खेलकुद परिषद राखेपद्वारा आयोजित प्रतियोगिताको छात्र ट्रिपल लन्चमा मध्यमाञ्चलका राहुल परियार शीर्ष स्थानमा रहनुभयो। त्यस्तै स्पर्धाको छात्रमा मध्यपश्चिमाञ्चलकी विष्णु आले पहिलो स्थानमा रहनुभयो। छात्र सतपुत छिलोमा मध्यपश्चिमाञ्चलका सुरबहादुर ओलीले 16 जित्नुभयो। छात्र 100 मिटर दौड़मा मध्यपश्चिमाञ्चलकी सरस्वती चौधरीले शीर्ष स्थान कब्जा गर्नुभयो। सोही स्पर्धाको छात्रमा मध्यमाञ्चलका पासाङ तामाङले 16 जित्नुभयो। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज किङ्स इलेभेन पञ्जाब र रोयल च्यालेन्जर्स बेंगलोर बीच प्रतिस्पर्धा हुँदैछ। अङ्क तालिकाको 5 स्थानमा रहेको बेंगलोरले शीर्ष स्थानमा रहेको पञ्जाबको सामना गर्न लागेको हो। खेल बेलुका 8:15 शुरू हुनेछ। जारी प्रतियोगितामा अपराजित यात्रा कायम राखेको पञ्जाब आजको खेल पनि जित्ने मनस्थितिमा रहेको छ भने लगातार पछिल्लो 2 खेल गुमाएको बेंगलोर तेस्रो जितको खोजीमा रहनेछ। बेंगलोरले आजको खेल जिते तेस्रो स्थानमा उक्लनेछ भने पञ्जाब 1 खेल बढ़ी खेलेको चेन्नई सुपर किङ्ससँग 2 अङ्कको दूरी बढ़ाउने बढ्नेछ। गैरातीको खेलमा सनराइजर्स हैदराबादलाई 5 विकेटले पराजित गर्दै चेन्नईले समान 8 अङ्क जोड्दा पञ्जाबसँग रन रेटका आधारमा पछि छ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।